बिस्मिल्लाहिर्रहमानिर्रहीम। नज़र आ रहा है मदीना मदीना। अल्लाह ताला ने पानी में तासीर रखी है कि वह आग को बुझा देता है। इसी तरह अल्लाह ताला ने दरूद शरीफ में यह तासीर रखी है कि वह गुनाहों को बुझा और मिटा देता है। मगर दरूद शरीफ में गुनाह मिटाने की तासीर पानी के आग बुझाने की तासीर से ज़्यादा है। हज़रत सैयदना अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु फरमाते हैं, अस्सलातु अला नबी सल्लल्लाहु अलैहि वसल्लम अमहक लिल खताया मिनल माइल नार। पानी सिर्फ आग को बुझा देता है मगर इसके असरात कुछ ना कुछ बाकी रहते हैं, जबकि दरूद शरीफ गुनाहों को उनके असरात के साथ मिटा देता है और उन गुनाहों की जगह नेकियां डलवा देता है। अल्लाहुम्म सल्ली अला मुहम्मद व अला आलि मुहम्मद। लोग कहते हैं कि इस तरह के फजाइल सुनाने और लिखने से गुनाहगारों की हौसला अफजाई होती है और वो ये सोचकर गुनाहों में लगे रहते हैं कि बाद में दुरूद शरीफ पढ़ लेंगे सारे गुनाह मिट जाएंगे। जवाब ये है कि नंबर एक, ये फ़ज़ाइल हमारे अपने घड़े हुए नहीं हैं। कुरान मजीद ने ख़ुद दुरूद शरीफ का हुक्म सुनाया। हज़रत आका मदनी सल्लल्लाहु अलैहि वसल्लम ने दुरूद शरीफ के फ़ज़ाइल बयान फरमाए। हज़रत खुलफाए राशिदीन ने दुरूद शरीफ की ताकीद फरमाई। दुरूद शरीफ के ये फ़ज़ाइल इस उम्मत पर अल्लाह ताला का एहसान है। इस उम्मत में नेक मुसलमान भी हैं और गुनाहगार भी। दरूद शरीफ के फ़ज़ाइल और फ़वाइद सब के लिए हैं, फिर किसी अंदेशे की बिना पर इन फ़ज़ाइल को कैसे छुपाया जा सकता है। नंबर दो, दरूद शरीफ पढ़ने से सिर्फ गुनाह नहीं मिटते, इससे इंसान के नफ्स की भी इसलाह होती है। दरूद शरीफ रूह की ज़कात यानी पाकी है। यह इंसान के दिल से निफाक और गुनाह को निकालने वाला अमल है। इसलिए अगर कोई गुनाहगार अपने गुनाहों की मुआफ़ी के लिए कसरत से दरूद शरीफ पढ़ता है तो इस बात की कवी उम्मीद है कि उसको तकवा नसीब हो जाए और आइंदा वो गुनाह ना करे या बहुत कम करे। इसलिए दरूद शरीफ के फ़ज़ाइल खूब सुनाने चाहिए। दरूद शरीफ जिक्र भी है और दुआ भी, दवा भी है और शिफा भी, कफ़ारा भी है और तरक्की भी। नंबर तीन, अव्वल तो कोई मुसलमान ये सोचकर गुनाह कर ही नहीं सकता कि वो बाद में दरूद शरीफ पढ़कर ख़ुद को बख्शवा लेगा, और अगर बिलफर्ज कोई ऐसा सोचे भी तो उसका दिल शर्मसार होगा और वो गुनाह से बच जाएगा, क्योंकि दरूद शरीफ में अल्लाह ताला का नाम आता है, हज़रत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का नाम आता है। जब कोई इन दो पाकीज़ा नामों को सोचता है तो उसकी सोच भी नूर पाती है। मुसलमान गुनाह नहीं करता, गुनाह मुसलमान से हो जाता है, और फिर अगर वो नेकी की तरफ लपकता है, इस्तिग़फ़ार करता है, सदका देता है या दरूद शरीफ पढ़ता है तो ये उसके ईमान की अलामत है कि वह अपने गुनाह पर नादिम और परेशान है और वो अल्लाह ताला से और उसके अल्लाह ताला और उसके रसूल की तरफ लौटना चाहता है। हज़रत पीर कामिल सिद्दीक अकबर रज़ी अल्लाह अन्हु ने गुनाहों को मिटाने का वजीफ़ा इरशाद फरमा दिया। अल्लाह ताला उनको अपनी शान के मुताबिक जज़ाए खैर अता फ़रमाए। बहुत बड़ा वजीफ़ा है, बहुत बड़ा। गुनाहों की हर तबाही को मिटाने वाला वजीफ़ा, गुनाहों के असरात तक को धो डालने वाला वजीफ़ा, गुनाहों के दुनियावी और उखरवी नुकसानात से बचाने वाला वजीफ़ा। अस्सलातु अला नबी सल्लल्लाहु अलैहि वसल्लम, हज़रत नबी करीम मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद शरीफ भेजना। अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आलि मुहम्मद। सलात उन पर हर दम, सलाम उन पर हर दम, मेरे दिल की बातें, मेरे दिल की ठंडक, मदीना मदीना, मदीना मदीना। बहुत से लोग दरूद शरीफ कसरत से पढ़ते हैं मगर दरूद शरीफ के असरात उनकी ज़िंदगियों में नज़र नहीं आते, आखिर क्या वजह है? बहुत से लोग कसरत से दरूद शरीफ पढ़ते हैं मगर ना उनकी फ़िक्रें कम होती हैं और ना उनकी हाजतें पूरी होती हैं, आखिर क्या वजह है? बहुत से लोग कसरत से दरूद शरीफ की तादाद पूरी करते हैं मगर बज़ाहिर ना उनकी इसलाह होती है और ना उनके गुनाह कम होते हैं, आखिर क्या वजह है? आज इसी सवाल का जवाब तलाश करने का इरादा है, मगर एक नज़र हालात हाजरा पर भी डाल लें। गुज़श्ता एक माह से लोग अमेरिका और ईरान की वीडियो गेम जंग देखकर हैरान हैं। दोनों मुल्क जिस कदर तहजीब, तरतीब और एहतियात से जंग कर रहे हैं उसकी मिसाल दूर दूर तक नहीं मिलती। अब तो गैर जानिबदार अफराद भी समझ गए हैं कि यह जंग नहीं, कोई बाकायदा खेल है जिसमें बहुत भोंडे अंदाज से दुनिया को बेवकूफ़ बनाने की कोशिश की जा रही है। अमेरिका ने सद्दाम हुसैन के ख़िलाफ़ किस तरह जंग की, ये सारी दुनिया ने अपनी आंखों से देखा। हालांकि सद्दाम हुसैन की फ़ौजी ताकत ईरान से ज़्यादा थी और ईरान 10 साल तक सद्दाम हुसैन से जंग करके उसे एक कदम की शिकस्त नहीं दे सका था। ईरान को किसी भी गैर मुस्लिम ताकत से लड़ने का अभी तक कोई एक तजर्बा भी हासिल नहीं है। वो यमन में सऊदी अरब के ख़िलाफ़, शाम में वहाँ के सुन्नी मुजाहिदीन के ख़िलाफ़, इराक में दाइश और मुजाहिदीन ग्रुपों के ख़िलाफ़, अफ़गानिस्तान में तालिबान के ख़िलाफ़ और लबनान में वहाँ की हुकूमत के ख़िलाफ़ लड़ने का वसी तजर्बा रखता है और अपनी जंग अपने इसी हदफ तक महदूद रखना चाहता है اور اسے عالمی کفریہ طاقتوں کی ظاہری اور خفیہ امداد حاصل ہے۔ مگر موجودہ ویڈیو گیم جنگ کا مقصد کیا ہے؟ جواب یہ ہے کہ نمبر ایک، اس وقت امریکہ کا حکمران طبقہ شدید اختلافات کا شکار ہے۔ وہاں کی اسٹیبلشمنٹ کے دو گروپ بن چکے ہیں۔ دونوں اگرچہ اسرائیل نواز ہیں مگر ایران کے بارے میں ان کے خیالات میں اتفاق نہیں ہے۔ نمبر دو، امریکہ میں انتخابات قریب ہیں۔ آج کل وہاں کے ہر فیصلے کا تعلق امریکی ووٹروں کو متاثر کرنا ہوتا ہے۔ نمبر تین، امریکہ اور چین کے اختلافات شدید ہو چکے ہیں مگر دونوں براہ راست ایک دوسرے سے فی الحال لڑنا نہیں چاہتے۔ نمبر چار، ترکی میں حکومت تبدیل کرانا اس وقت امریکہ، یورپ اور کئی مسلم ممالک کی سب سے اہم خواہش ہے۔ نمبر پانچ، امریکہ اور امارت اسلامی افغانستان کے مذاکرات آخری مرحلے پر ہیں اور امریکہ اپنے پیچھے طالبان کو بے فکر چھوڑ کر نہیں جانا چاہتا۔ نمبر چھ، پاکستان کو دوبارہ پوری طرح سے امریکی کیمپ میں لانے کی امریکہ کو سخت ضرورت محسوس ہو رہی ہے، مگر پاکستان اب کس طرف ہے یہ خود پاکستان والوں کو بھی معلوم نہیں۔ ہر دن پالیسی بدلتی ہے، کہیں دو توک موقف نہیں رکھا جاتا۔ اس صورتحال نے امریکہ اور چین دونوں کے سر میں شدید درد کر رکھا ہے اور یہ دونوں ملک پاکستان کو اپنے ساتھ گھسیٹنے کی پوری کوشش میں ہیں۔ نمبر سات، انڈیا کی موجودہ حکومت کے تازہ اقدامات نے اس پورے خطے کو ایک نئے اور خوفناک بحران کے خطرے سے دوچار کر دیا ہے۔ اب ان سات امور پر غور کریں تو آپ کے لیے حالات کو سمجھنا اور ان کا تجزیہ کرنا آسان ہو جائے گا۔ ہمارے لیے فکر کی بات کشمیر کے حالات اور انڈیا کے مظلوم مسلمان ہیں۔ انڈیا نے کشمیر میں مسلمانوں کی نسل کشی اور دین بدلی کی محنت شروع کر رکھی ہے، مگر انشاءاللہ وہ ناکام ہوگا۔ اور اگر انڈیا کے حالات اور فیصلے ایسے ہی رہے تو اس خطے میں ایک بڑی جنگ چھڑ سکتی ہے۔ ہمیں افغانستان کے برادر طالبان کے لیے بھی دعا کرنی چاہیے کہ وہ مذاکرات اور فیصلے کے اس اہم موڑ پر اللہ تعالیٰ کی نصرت اور رہنمائی سے سرفراز رہیں۔ نہ نقشہ، نہ سرحد، نہ رنگیں اور قومیں، ہمیں جوڑتا ہے مدینہ مدینہ۔ اہل علم میں سے اکثر کی رائے ہے کہ درود شریف وہ عبادت ہے جو ہر حال میں مقبول ہے، اس لیے درود شریف کے وظیفے کو مقبول وظیفہ کہا جاتا ہے۔ کسی بھی مومن کا پڑا ہوا ایک بھی درود یا سلام ضائع نہ ہو، اس کے لیے اللہ تعالیٰ نے بہت وسیع اور طاقتور نظام قائم فرما رکھا ہے۔ جبکہ بعض اہل علم کے نزدیک درود شریف کا معاملہ بھی دیگر عبادات کی طرح ہے، بعض شرطوں کے ساتھ درود شریف قبول ہوتا ہے اور اگر وہ شرطیں نہ پائی جائیں تو درود شریف قبول نہیں ہوتا۔ جس طرح نماز، روزے، صدقے اور جہاد کا معاملہ ہے کہ ان کی شرطیں پوری کی جائیں تو قبول ہوتے ہیں۔ آج ہمارا موضوع یہ علمی بحث نہیں ہے، ہم آج اسی بات کو لے کر چلتے ہیں کہ صلاۃ و سلام وہ عبادت ہے جو ضرور قبول ہوتی ہے انشاءاللہ۔ تو پھر سوال وہی ہے کہ بہت سے افراد پر اس کا کوئی بھی اثر، نتیجہ ظاہر نہیں ہوتا، حالانکہ ہم احادیث مبارکہ میں درود شریف کے بہت سے اثرات، نتائج اور فوائد پڑھتے ہیں۔ اس سوال کا جواب بہت مفصل ہے مگر آج اسے مختصر پیش کرنے کی کوشش ہوگی انشاءاللہ۔ اللہم صلی علی محمد وعلی علی محمد۔ صلاۃ و سلام کی عبادت بے شک ایک مقبول عبادت ہے، مگر یہ تو ضروری ہے کہ ہمارا صلاۃ و سلام واقعی صلاۃ و سلام ہو۔ مثال لے لیجئے، اگر ہم تسبیح ہاتھ میں لیے، دل بازار یا موبائل کو دیے، بے خیالی اور بے توجہی سے پڑھ رہے ہیں اور تسبیح ختم ہونے پر ہمیں پتہ چلتا ہے کہ تعداد 100 ہو چکی، کیا یہ صلاۃ و سلام ہے؟ ہمیں تو احساس اور شعور ہی نہیں کہ ہم کیا کہہ رہے ہیں۔ ہمارا دل کس حساب کتاب یا کسی فلم ڈرامے میں یا کسی اور کام میں، ہمارا ذہن بھی کسی منصوبے میں بھٹک رہا ہے۔ تو ہم اپنے عظیم رب سے، اپنے عالی شان نبی صلی اللہ علیہ وسلم کے لیے کیا مانگ رہے ہیں؟ دوسری بات یہ کہ اگر ہمارا دل حضور اقدس صلی اللہ علیہ وسلم کی تعظیم اور احترام سے خالی ہے تو پھر صلاۃ و سلام کا مطلب کیا ہوا؟ صلاۃ و سلام کا تو مقصد یہ ہے کہ ہمیں اللہ تعالیٰ نے حکم فرمایا کہ ہم اپنے نبی صلی اللہ علیہ وسلم کی کما حقہ ثنا کریں، ان کی مکمل تعظیم بجا لائیں اور ان کے عظیم احسانات کے بدلے میں ہم بھی ان کی خدمت میں کچھ پیش کریں۔ یہ حکم سن کر ایمان والے کانپ گئے کہ یا اللہ، ہم جیسے حقیر، گناہگار، عیب دار اور چھوٹے انسان اتنے عظیم، معصوم، بے عیب اور عالی شان نبی کی کما حقہ ثنا کیسے کر سکتے ہیں؟ یا اللہ، آپ ہمارے رب ہیں، آپ ہی ہماری طرف سے ان پر صلاۃ بھیج دیجئے، ان کی ثنا اور تعظیم میں اضافہ فرما دیجئے۔ یعنی اللہ تعالیٰ نے ہمیں فرمایا، صلو، تم صلاۃ بھیجو، تو ہم نے اپنے نبی صلی اللہ علیہ وسلم کے سکھانے پر جواب دیا کہ یا اللہ، اس حکم کو پورا فرمانے میں آپ ہماری مدد فرمائیے۔ اللہم صلی، یا اللہ آپ ان کو صلاۃ عطا فرمائیے، کیونکہ ان کے حق کے مطابق آپ ہی صلاۃ نازل فرما سکتے ہیں۔ یہ ہے صلات علی النبی، یعنی اللہ تعالیٰ کا حکم سلو سننا، پھر خود کو عاجز اور قاصر سمجھنا، پھر اللہ تعالیٰ سے درخواست کرنا کہ صلی، آپ صلات بھیجئے، اور پھر حضرت آقا مدنی صلی اللہ علیہ وسلم کا پاک نام لینا محمد، ایسا نام کہ جب ہمارے اسلاف یہ اسم مبارک سنتے تو ان کے جسم کے بال کھڑے ہو جاتے، آنکھیں بہنے لگتی اور وہ ادب سے سمٹ جاتے۔ ہم کمزور اس کیفیت کو تو نہیں پہنچ سکتے، مگر دل کی محبت اور احترام تو ضروری ہے۔ صلات یعنی درود پڑھتے وقت اتنا خیال رکھنا ضروری ہے کہ ہم اللہ تعالیٰ کو پکار رہے ہیں، اللہم یا اللہ، اور ہم اپنے محبوب آقا مدنی صلی اللہ علیہ وسلم کے لیے مانگ رہے ہیں۔ تب حضرت آقا صلی اللہ علیہ وسلم کی یاد کی ایک جھلک بھی دل و دماغ میں آ جائے تو آنسو بہ پڑتے ہیں۔ حضرت محدث سخاوی رحمہ اللہ فرماتے ہیں، وما تفید کثرت الصلاۃ علیہ الا بالتعظیم لہ فی الاسرار والاجہار، کہ حضور اقدس صلی اللہ علیہ وسلم پر کثرت درود کا فائدہ تبھی حاصل ہوتا ہے جب ہمارے دل میں ان کے لیے بھرپور عظمت و احترام ہو۔ اس لیے درود شریف کی کثرت کرنے والے خوش نصیب بھائیوں اور بہنوں، درود شریف توجہ سے پڑھیں اور ادب و احترام کو ملحوظ رکھیں، پھر آپ پر اس مبارک عبادت کے انوارات و تجلیات کا نزول ہوگا۔ اللہم صلی وسلم وبارک علی محمد وعلی آل محمد۔ مجھے اعتراف ہے کہ میں یہ موضوع مکمل نہیں کر سکا، اگلے کالم میں کوشش ہوگی کہ اس موضوع کی کچھ تفصیل آ جائے، اس لیے کوئی یہ کالم پڑھ کر درود شریف کا وظیفہ چھوڑ نہ دے کہ مجھے تو توجہ نہیں ہوتی۔ آپ توجہ حاصل ہونے کی دعا کریں، توجہ کی کوشش کریں، اور اللہ تعالیٰ سے حسن ظن اور حضرت آقا مدنی صلی اللہ علیہ وسلم سے محبت رکھتے ہوئے اپنے عمل اور وظیفے کو جاری رکھیں۔ محبت بڑھاؤ، ادب بھی بڑھاؤ، ہتھیلی پہ جان رکھ کے دینے بھی جاؤ، وہ عرش الہی کے نیچے تو دیکھو نظر آ رہا ہے مدینہ مدینہ۔ لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ محمد الرسول اللہ۔ اللہم صلی علی سیدنا محمد و آلہ و صحبہ و بارک و سلم تسلیما کثیرا کثیرا۔ لا الہ الا اللہ محمد الرسول اللہ۔